You have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. हेलो नमस्ते नमस्कार भन्दै आज पनि उपस्थित भइसकेका छु। सुन्दै हुनुहुन्छ यति बेला सिन्धुली जिल्लाकै स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 MHz हो र यति बेला 8 बजेर चाहिँ लगभग 1 मिनट पनि गइसकेको छ र प्रोग्राम हो एसएमएस 92 आवाज हो। सुमन बरालको टेक्निकली सपोर्ट पाइरहेको छु अन्जनको होइन। यति सबै भइसकेपछि अब तपाईँलाई थाहा छँदैछ यति बेला के गर्ने हो कसो हुने हो होइन, त्यसमा मैले केही भनिरहनै पर्दैन किनकि तपाईँ सबैलाई यति बेला मजाले थाहा छ यो समय भनेको एकदमै रमाइलो गर्ने समय हो। त्यसैले अब आउनुहोस् एकछिन सबै कुरा भुलेर तपाईँको पिर चिन्ता टेन्सन तनाव के छ होइन त्यो सब कुरालाई दायाँ बायाँ लगाएर यति बेला एकदमै मजाले रमाइलो गर्नको लागि तयार रहनुहोस् र तपाईँले पठाउनु पर्ने हुन्छ हामीलाई एसएमएस किनकि प्रोग्राम नै हो एसएमएस 92 र हामी एसएमएस 92 तपाईँकै रमाइलाभन्दा रमाइला एसएमएसहरूलाई स्थान दिने गर्छौँ। तपाईँ पनि एसएमएस गर्न चाहिँ एसएमएस पठाउन चाहिँ चाहिरहनु भएको छ तर प्रोसेस थाहा छैन भने तपाईँले त्यसमा केही चिन्ता लिनु पर्दैन किनकि यहाँनिर म छँदैछु तपाईँलाई एसएमएस पठाउने तरिकाबारे जानकारी दिनको लागि। जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, लेख्नुहोस् तपाईँको मेसेज नेम एड्रेस र पठाइदिनुहोस् 37799 मेसेज ट्याक्क लगाएर पठाउनुहोस्। त्यसपछि यहाँनिर आइएपछि मैले ट्याक्क तपाईँको मेसेज नपढ्ने भन्ने त कुरै हुँदैन, मजाले एसएमएस पठाउनुहोस्। हामी आउने गर्दछौँ सोमबार मङ्गलबार र बुधबारको 8 बजे पछाडि करिब करिब 8:45 र आज पनि सूर्य क्रमलाई निरन्तरता दिनको लागि उपस्थित भइसकेका छु। तपाईँको एसएमएसतर्फ लाग्नुभन्दा पहिला सदा चाहिँ आज पनि प्रोग्रामको स्टार्टिङमा राख्दैछु एउटा बबाल म्युजिकल ब्रेक, त्यस पछाडि तपाईँको एसएमएस लिएर चाहिँ आइहाल्नेछु। तपाईँ भने एसएमएस पठाउँदै गर्नुहोला, झुम्दै गर्नुहोला, नाच्दै गर्नुहोला, एकैछिन पछाडि आउनेछु है त। Put your arms around me, tell me everything's okay. In my mind, I'm running around a cold and empty space. Just put your arms around me, tell me everything's okay. Break my bones, but you won't see me fall. Okay, I am ready for this. You stop me falling. I am ready for this. I need you all in. भनेर भन्दै थियो जस्ट ग्ल्यान्डले चाहिँ यति बेला होइन. सो डार्लिङ होल माई ह्यान्ड मजाले अब साराको लागि अब माया देखाउनको लागि एकदम मेरो चाहिँ हात समाल भनेर यस्तो एउटा रिक्वेस्ट आउँदै थियो है. अब तपाईँ पनि यस्तै किसिमको विभिन्न रिक्वेस्टहरू माया प्रेमका कुराकानीहरू रमाइला जोक्सहरू त्यसपछि रमाइला मुक्तक शायरीहरू पठाउन चाहनुहुन्छ या तपाईँको चाहिँ मनका कुराहरू सेयर गर्न चाहनुहुन्छ अरू धेरै कुराहरू पनि पठाउन सक्नुहुन्छ एसएमएस 92 किनकि यो तपाईँकै प्रोग्राम हो तपाईँकै एसएमएसमा हामी अगाडि बढ्दैछौँ. तपाईँले एसएमएस गर्नुपर्ने हुन्छ त्यसको लागि त अब प्रोसेस एकचोटि भन्दैछु फेरि एसडिएच टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् 92 टाइप गर्नुहोस् फेरि एक स्पेस दिनुहोस् तपाईँको म्यासेज लेख्नुहोस् नेम लेख्नुहोस् एड्रेस लेख्नुहोस् र पठाइदिनुहोस् 37799 है. यति गरिसकेपछि तपाईँको म्यासेज मजाले हामीसम्म आइपुग्छ र म तपाईँको म्यासेजलाई स्थान दिइ नै रहेको छु दिइहाल्नेछु त्यसमा त कुनै डाउटै भएन. सो तपाईँ म्यासेज भने मजाले गर्दै गर्नुहोला. आजको लागि म एसएमएसतर्फ लागिहाल्छु. आजको लागि फर्स्ट एसएमएस रहेको छ हेलो सुमन साइला. ओह म त साइला होइन यार म त एकदम जेठो हो यार. हेलो सुमन साइला अन्जान के छ माइला म साइलीको भट्टीबाट डबका कुमारी साइलीको भट्टीमा तुम्मा बनु यार तुम्मा तानु यार ए साइला र माइला डबका हान्नु हुन्न हामी के लेख्नु भयो यार हामी दुईटा घ्याम्पो नै हान्ने त साइला र माइला हाइ दा मामा भयो त अरे ल लास्टमा आएर होइन ठिकै छ अब मामा भइसक्यो अब यो घ्याम्पो स्याम्पोको कुरो गरेपछि फेरि अलिकति भनन्न भएर आउँछ यहाँनिर कियर आ तिरमिराउला भन्ने डर होइन यस्तो कुरो त नलेखिदिनु भए पनि ठिकै हुन्थ्यो होला. अमालेबाट रेजिना घ्याम्पो रे ल सकिगयो यार रेजिना घ्याम्पो उर्मिला डबका हल्का साथीहरूलाई हँसाउने अवस्था थोरै लाउरे मोरो रे ल को लाउरे मोरो भने होइन अब जो भने अब आफू त परिएन आफू त एकदम पुरै चाउरे हो होइन यसमा त केही भन्नु छैन मलाई. अर्को म्यासेज छ हाई दा के छ तपाईँको न्यू खबर एन खाना भयो लेख्नु भएको छ खानपिन मजाले भइसक्यो न्यू पनि एकदम ठिकठाक छ. फ्रम अमले राजवासबाट विशाल पागल ओहो किन यस्तो यदि पागल हुनुभयो एउटै बाटोमा हिँड्छु भन्थे अर्को बाटो मोडिदियो अब स्टेयरिङ हो र टुइचु मोड्नलाई हिँड्नु न तपाईँ सिधा आफ्नो बाटोमा होइन के हो एउटै बाटोमा हिँड्छु भन्थे अर्को बाटो मोडिदियो सधैँ साथ दिन्छु भन्थे आज एक्लै छोडिदियो मन किन पागल हुन्छ मुटु पोल्न खोज्छ आज तिम्रो तस्बिर पनि किन बोल्न खोज्छ वा वा वा लास्टमा आएर चाहिँ दामी ला है एकदम तस्बिरै बोल्न खोजिएपछि त अलिक डरमर्दो कुरा तर्छ होला भन्ने डर राति एक्लै पऱ्यो भने त है दा मेरो अल साथीहरूलाई धेरै मिस गरेको छु भनिदिनु ल नेक्स्ट एपिसोडमा भेटौँला कि गुड नाइट भन्नु लेख्नुहोस् थ्याङ्क यू सो मच मित्र विशाल पागलजी पागल नहुनु होला है त म्यासेज चाहिँ यस्तै दामी दामी पठाउँदै गर्नु होला. जिन्दगी एउटा फुलको फुल हो जसलाई मूल्याङ्कन गर्न सकिँदैन प्रेम एउटा नाता हो जसलाई जिन्दगीभरि भुल्न सकिँदैन. हेलो दा के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ. आई एम फ्रम रामपुर मुना बिके आई लाइक दिस प्रोग्राम म मेरो सम्पूर्ण साथीलाई मिस यु आई लभ यु भन्न चाहन्छु र ओके बाई दा अर्को एसएमएसमा भेटौँला भनेर लेख्नु भएको छ. कसले हो त भन्दाखेरि मुनाजीले धेरै धेरै धन्यवाद मुनाजी नेक्स्ट टाइम पनि तपाईँको एसएमएस मजाले पढ्न पाऊ. अर्को म्यासेज त्यति बेला हाई दा खाना खानुभयो त भन्नुभएको छ खाना खाइसक्यो एउटा बुलेट ऱ्याफ खाले गीत बजाइदिनु न ल म दिपाङ्सु गौतम फ्रम धुरा बजार अफ सिन्धुली भ्याली हेरे ल दिपाङ्सुजीलाई चाहिँ बुलेट ऱ्याप खालको गीत चाहिएछ. अब बुलेट ऱ्याप भनेको कस्तो ठिकै छ गीत अब हेर्नुहोस् अहिले म एकदम तपाईँलाई लेटेस्ट गीत सुनाउन गइरहेको छु तपाईँले सुन्नु नै भएन होला गीत ऱ्याप स्याप कुरा छोड्नुहोस् न एकछिन धैर्य गर्नुहोस् क्या. फुलको रास फुलमै हुन्छ पातमा हुँदैन ए रस रहेछ फेरि फुलको रस फुलमै हुन्छ पातमा हुँदैन बिछोडको पीडा मुटुमा हुन्छ आँखामा हुँदैन. माई फ्रेन्ड्स सुशीला सपना सोनु सन्दीपालाई मिस यु भनिदिनु ल दा लेख्नु भएको छ. ओके मैले भनिदिइसकेँ तर कसले चाहिँ मिस गर्नुभयो त्यो कुरो भने थाहा पाउन सकेन किनकि तपाईँले नेम लेख्नु भएको छैन एसएमएसमा. मोबाइल नम्बर चाहिँ छ 770 लास्टमा चाहिँ 770 हुने साथीले चाहिँ पठाउनु भयो है. अब यो साथी को हुनुहुन्छ अब कलले चिन्नु भयो होला उहाँहरूकै साथीहरूले मजाले म्यासेज पठाउनु भएको छ. अब यो पिपी भनेर आयो पक्कै यो पाखा पहिराको लागि म्यासेज थियो होला तैपनि मेरोमा आइसक्यो. अब हेलो दा खाजा भयो लेख्नु भएको छ. अब यो पक्कै दिउँसोको समय भएको भएर खाजाको कुरो आयो अब खाजा होइन खानै चाहिँ भइसक्यो मेरो साथीलाई मिस गरिरहेको छ भनिदिनु ल दा ओके बाई लेख्नु भएको छ. अब तपाईँले चाहिँ पिपी लेख्नुभयो भने चाहिँ त्यो पाखा पहिराको लागि हुन्छ तर पनि तपाईँले है यहाँ एसडिएच त्यसपछि 92 लेखेर पिपी लेख्नुभयो क्या, त्यस कारणले यो 92 आयो। त्यस कारणले अब तपाईँ पाहा पखेराको लागि चाहिँ पठाउन चाहनुहुन्छ भनेदेखि एसडिएच लेखेर एक स्पेस दिएर पिपी लेख्नु होला क्या, 92 लेख्नुभयो भने 92 आउँछ, पिपी लेख्नुभयो भने पाहा पखेरामा जान्छ। तपाईँले चाहिँ 92 लेखिसके पछाडि पिपी लेख्नुभएको छ त्यसको चाहिँ अलिकति अर्थ भएन भन्न खोज्नुको मतलब। त्यस्तै त्यस्तै भयो, प्रोग्राम यहाँ आइसक्यो, तपाईँको एसएमएसले स्थान पाइसक्यो होइन, तपाईँ निराश नहुनुहोस् किनभने एसएमएस चाहिँ भगाभग पठाउँदै गर्नुहोस्। एसडिएच चाहिँ हाम्रो किवर्ड हो, हाम्रो रेडियोमा म्यासेज पठाउन चाहनु बित्तिकै त्यो चाहिँ लेखिहाल्नु पऱ्यो तपाईँले एकदम फर्स्टमै होइन। त्यसपछि चाहिँ सोच्नु पऱ्यो मैले कुन प्रोग्रामको लेखिरहेको त लागि भनेर, त्यसै अनुसार तपाईँले किवर्ड टाइप गर्नु। गुड मर्निङ सिन्धुलीको लागि पठाउनुहुन्छ भने जिएम लेख्नुहोस्, पाहा पखेराको लागि लेख्नु पठाउन चाहनुहुन्छ भने पिपी लेख्नुहोस्, अब 92 चाहिँ एसएमएस 92 पठाउन चाहनुहुन्छ भने 92 लेख्नुहोस्। यस्तै यस्तै हो है। अर्को म्यासेज, हेलो दा के छ खबर, खाना भयो त, आइएम फमा त आइएम फ्रम लेख्नुभयो होला होइन, रामपुर मुनाबिके म मेरो साथीहरूलाई मिस यु भनिदिनु ल दा, ओके बाई, अर्को एसएमएसमा भेटौँला भनेर लेख्नु भएको छ। ल मुनाजी मजाले म्यासेज गर्दै गर्नु होला, अब हामी भेट त भइहाल्छ। हाई सुमन ब्रो, कस्तो छ अहिले, कस्तो छ नि, पुरै अलि बाहिर आउँदै आएर छ, भित्र उजै आएर छ, यस्तै हो। अनि माई फ्यामिली एन्ड फ्रेन्ड्सको लागि एउटा डान्सिङ सङ्ग प्ले गरिदिनु ल, म राममाडीबाट सरिना गुरुङ, बाई सुमन ब्रो, ह्याभ अ स्विट ड्रिम लेख्नु ल। सरिनाजी तपाईँ नाच्नको लागि चाहिँ रेडी भएर बस्नु न, अहिले म यहाँ पुरै ठिक्च्याउ पाराको गीत आनिदिइहाल्छु नि है, अलिकति दुई चार रेक्टरको भुइँचालो ल्याउने ताले नाच्नु न राममाडीतिर। हाई सुमन ब्रो, के छ खाना भयो त, आई मिस एन्ड लभ यु अल माई फ्रेन्ड भनिदिनु ल, बाई भनेर लेख्नु भएको छ। अनि त्यसपछि अरू पनि बाँकी थियो यहाँनिर होइन, म्यासेजै कता पुग्यो भनेर हेर्नुपर्ने भयो क्या। एकैछिन तपाईँको चाहिँ म्यासेज पढिरहेको थिएँ मजाले होइन, तर अकस्मात के भयो भन्दाखेरि म्यासेज झ्याप्प गयो क्या, त्यस कारणले त्यो एसएमएसमा फेरि पनि एकैछिनपछि स्थान दिनेछु होइन, तपाईँ अब केही नगर्नुहोस्, म्यासेज गर्नुहोस्, त्यो म्यासेज म खोजेर अहिले ल्याउनेछु, तर अहिले भर्खरै कता पुग्यो त्यो आँखा झिमिक माल गायो भने चाहिँ एकचोटि झिमिकको के गरेको थियो, त्यो म्यासेज फुत्तै उडेर कहाँ पुग्यो भन्ने कुरो चाहिँ मलाई अतबत भएन है। त्यस कारणले मैले त्यो म्यासेजलाई चाहिँ अहिले ठ्याक्कै चाहिँ तपाईँलाई सुनाइहाल्न चाहिँ सकिनँ होइन मित्र, त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। अर्को म्यासेज छ, हेलो सुमन ब्रो, के छ खबर, खाना भयो त, आई मिस एन्ड लभ यु अल माई फ्रेन्ड्स भनिदिनु ल, बाई दा, ठ्याक्कै भेटाइहालेँ है त, मैले त फेरि कडा टाइपको मान्छे हो क्या, म आस्था सेवा फ्रम रातमा डारे ल, रातमा डकेज चाहिँ मित्र आस्थाजीको चाहिँ म्यासेज आयो, सबै साथीहरूलाई धेरै सम्झिनु भएको छ, माया गर्नु भएको छ आस्थाजीले। अर्को म्यासेज छ, हेलो दा, खाना भयो अनि के छ खबर, लेख्नु भएको छ एकदम ठिक छ, र सिन्धुलीगढी एफएम एन्ड माई फ्रेन्ड्स डेडिकेट टु कमिङ सङ, बिरु तामाङ फ्रम रानीचुरी एक फिटिङ भनेर चाहिँ बिरुजीले म्यासेज गर्नुभएको छ। सिन्धुलीगढी राई र सम्पूर्ण साथीहरूलाई चाहिँ बज्नेकी चाहिँ डेडिकेट गर्नुभएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, एक दिन बिछोड हुनु थियो भने साथ दिन्छु भन्यो किन, किन भन्यो ओ हेलो, यस्तो भन्नु पाइन्छ, एक दिन बिछोड हुनु थियो भने साथ दिन्छु भन्यो किन, पल पल रुगाउनु थियो भने साँचो माया गर्छु भन्यो किन। हाई दा, के छ न्यु खबर, खाना खानुभयो दा, फ्रम अमले राजवासबाट निराशी अनुसा तामाङ, मेरो साथीहरूलाई रेजिना कल्पना विपना सम्झना शान्ता त्यसै गरी शर्मिला ज्ञानी सङ्गीता माझी मन्जु लेख्नु भएको छ, माझी भन्दै माफ गर्नु होला, फेरि अलिबार म्यासेज पठाएर मैले त माझी त ल्याएको थिइनँ भन्नुभयो भने होइन, सङ्गीता त्यसपछि मन्जु मेन्दो विशाल युकेश भाइ अर्जुन सुरेश एन्ड प्यारी बहिनी रोजिनालाई मिस यु भन्न चाहन्छु, बाई द गुड नाइट, ह्याभ स्विट ड्रिम भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच मित्र, नेक्स्ट टाइम पनि तपाईँको म्यासेज चाहिँ पढ्न पाऊँ है। अर्को म्यासेज छ, यति बेला मेरो मायामा के कमी थियो र तिमी मलाई घृणा गर्छौ, कसको लागि हो कुन यो क्वेसन, सायद तिमीलाई थाहा छैन होला म तिमीलाई कति माया गर्छु भनेर, हुन त तिमी जस्तो निष्ठुरीलाई के थाहा माया के हो भनेर, तिमी त केवल धोकेबाज रहेछ है। हाई दा, के छ न्यु खबर, पुरा लभ स्टोरी नै पढाइ अनुभव भयो क्या, म लभ स्टोरी भन्दा पनि ट्राजेडी स्टोरी, खबर खाना खानुभयो त दा, भन्नुभएको छ खाना खाइसक्यो, अमले राजवासबाट निराशी अनुसा तामाङ माई अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, बाई दा, नेक्स्ट एसएमएसमा भेट होला भन्नुभएको छ, ओके भेट त भइहाल्छ, तपाईँले म्यासेज चाहिँ पठाइरहनु पऱ्यो क्या। हाई दा, के छ, आई एम अङ्कित, म मेरो फुच्चीलाई मिस यु एन्ड लभ यु भन्छु ल दा, बाई भनेर लेख्नु भएको छ, ल फुच्चीलाई चाहिँ एकदम धेरै मिस एन्ड लभ गरिरहनु भएको छ अरे अङ्कितजीले है। अर्को मेसेज आयो, हाई ब्रदर हाउ आर यू, लेख्नु भएको छ, एकदम ठिक ठाक. सो युष्मी प्रमिला सुनवार फ्रम सातधारा मरिन, डेडिकेसन टु इच के लेख्नु भएको, अल माई फ्रेन्ड्स, ओके गुड नाइट, हेभ अ स्विट ड्रिम, हेभ अ नाइस डे, बाई, भनेर लेख्नु भएको छ मरिनका मित्र चाहिँ प्रमिलाजीले. है थ्याङ्क यू सो मच प्रमिलाजी, नेक्स्ट टाइम पनि मेसेज भने पठाउँदै गर्नु होला. अर्को मेसेज छ यति बेला, हेलो दा हाउ आर यु, खाना भयो त, आई लाइक दिस प्रोग्राम, म कनपा सात पल्लो रामपुरबाट सङ्गीता लामा, माई अल फ्रेन्ड्सलाई 143 भन्न चाहन्छु, ओके दा नेक्स्ट प्रोग्राममा भेटौँला भन्नुभएको छ. अब त मैले त केही भन्नै परेन साथीहरूलाई, होइन म्यासेज पठाउँदै गर्नुहोस् यताउति, मजाले भेट भइहाल्छ, त्यसमा कुनै सँगै छैन. तपाईँ म्यासेज पठाउँदै गर्नुहोस्, म मजाले पढ्दै गर्छु. अर्को म्यासेज छ, दा तिम्रो फिगर, दादा तिम्रो फिगर भन्ने सङ्ग प्ले गरिदिनु न ल, म खेम भुजेल रे, तिम्रो फिगर कोका कोला, यस्तो गर्मीमा कोका कोला त ठिकै हो होइन, त्यो फिगरवाला कोका कोला त ठिक हुँदैन क्या फेरि, तर ठिकै छ. तपाईँको यो गीत अब कुन हो भन्ने चाहिँ थाहा भएन, त्यही हो कि अर्कै हो होइन. अर्को चाहिँ म्यासेज पढ्दैछु म, हाई दा के छ खबर, आई लाइक दिस प्रोग्राम, खाना भयो, लेख्नु भएको छ, खाना भइसक्यो दा, फ्रम अमल राजवासबाट निराशी अनुसा तामाङ, माई अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, दा गुड नाइट, हेभ अ स्विट ड्रिम, भनेर लेख्नु भएको छ. अनुसाजीको चाहिँ म्यासेज आज मजाले आइरहेको छ. हेलो दा नमस्ते, नमस्कार, के छ खबर, दा मेरो अल साथीलाई मिस यु भन्न चाहन्छु, फ्रम राजावासबाट सङ्गीता तामाङ, ओके बाई, भनेर लेख्नु भएको छ सङ्गीताजी, थ्याङ्क यू सो मच. अर्को म्यासेज चाहिँ यति बेला, भगवान भनी पूजा गर्छु शिला पत्थर नबन, भगवान भनी पूजा गर्छु शिला पत्थर नबन, साथी भनी माया गर्छु निष्ठुरी कहिले नबन. हेलो दा हाउ आर यु, लेख्नु भएको छ, आई एम फाइन, म कनपा सात पल्लो रामपुरबाट सङ्गीता लामा, माई अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु, हेभ अ स्विट ड्रिम, बाई, भनेर लेख्नु भएको छ. अब कसको लागि थियो भने एकदम निष्ठुरी नबन, मजाले माया गर्छु भनेर लेखिरहनु भएको छ होइन. अब तपाईँ पनि निष्ठुरी नभनिदिनु होला, यस्तो मजाको रिक्वेस्ट आइसकेको छ सङ्गीताजीको, थ्याङ्क यू सो मच. हेलो दा के छ, हल्ली चल्ली, म अन्जु हो, अनि रश्मीलाई लभ यु, ल दादा बाई, भनेर लेख्नु भएको छ. ल रश्मीजीलाई चाहिँ अन्जुजीले एकदम माया गरेर पठाउनु भएको छ मेसेज, हाई सुमन दा के छ खबर, खाना भयो त, अनि माई सबै साथीहरूलाई मिस यु भन्न चाहन्छु, ल सुमन दाई, आई एम रानीचुरीबाट रश्मी लामा हो दा, ओके बाई, अन्जुलाई लभ यु, त्यसपछि ओके दा बाई, भनेर लेख्नु भएको छ है अन्जुजीलाई. अघि भर्खरै पनि म्यासेज थियो के हो, अघि अन्जुलाई चाहिँ अन्जुले रश्मीलाई थियो, अहिले चाहिँ रश्मीले अन्जुलाई हालेको छ क्या, मजाले कस्तो रमाइलो है. हेलो नमस्ते दाई, के छ खाना भयो त, आई एम मन्दिरा घिमिरे फ्रम माझीटार, आई लाइक दिस प्रोग्राम एन्ड आई लभ यु माई सी शारदा एन्ड माई बेस्ट फ्रेन्ड एसलाई मिस यु भन्न चाहन्छु, गुड नाइट, बाई, सी यु, टेक केयर, लेख्नु भएको छ. थ्याङ्क यू सो मच मन्दिराजी, तिमी मजाले माया गरेर दिदीलाई म्यासेज गर्नुभएको छ होइन, दिदी पनि एकदम खुसी भइसक्नु भयो होला, बहिनी कति राम्रो चाहिँ माया पाएर. नमस्ते दाई, के छ, भनेर लेख्नु भएको छ, एकदम ठिकठाक छ, खाना भयो, भन्नुभएको छ, खाना नि भइसक्यो, मलाई यो प्रोग्राम धेरै मनपर्छ, माई सिस एमको लागि र माई हार्ट कृष्णको लागि, ओके बाई, त कृष्णको लागि के त, त्यसपछि लागि मात्र छ, लागि के त, माया हो कि सम्झना हो कि रिस हो कि, ठिकै छ जे भयो पनि. हाई दा नमस्ते, अन्जा दालाई छट्के सलाम भनिदिनुहोस् ल, मैले भनिदिइसकेँ, म फिटिङबाट अवागी अनुजा तामाङ, दा के छ प्रोग्राम त बम्बाल छ क्या, अल फ्रेन्ड्सलाई मिस यु, विशेष गरी बिर्सिदिने साथीहरूलाई, बाई दा, भनेर लेख्नु भएको छ, विशेष गरी चाहिँ बिर्सिदिने साथीहरूलाई सम्झिनु भएको छ उहाँले चाहिँ. अर्को मेसेज छ यति बेला, हाई दा नमस्कार, के छ खबर, मामा भयो त, आई एम निशा फ्रम सिन्धुली चपौलीबाट चाहिँ म्यासेज गर्नुभएको छ निशाजीले, अब सब ठिकठाक छ है. अब म्यासेज मैले यति बेलासम्म एकदम धेरै म्यासेजहरू लिइसकेँ, तपाईँ पनि चाहनुहुन्छ प्रोग्राममा एसएमएस गर्नको लागि भनेदेखि ट्याक्क जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेख्नुहोस्, नेम लेख्नुहोस्, एड्रेस लेख्नुहोस् र पठाउनुहोस् 37799 है, यो नम्बर त तपाईँलाई मजाले याद भइसक्यो होला नि, 37799 चाहिँ तपाईँको म्यासेज अब पठाउनुपर्छ. त्यसपछि हामी मजाले तपाईँलाई तपाईँको मेसेज तपाईँको गाउँघर आफन्त इष्टमित्र छरछिमेक सबैतिर मजाले पुर्याइदिइहाल्छौँ। तपाईँले केवल मेसेज पठाउनु पर्छ। तपाईँले अब के पठाउने भन्ने कुरा चाहिँ तपाईँलाई एकदम लागिरहेछ भने त्यसमा कुनै रोकटोक छैन, कुनै छेकबार छैन, तपाईँलाई मनमा यति बेला जे फुरिरहेछ नि ट्याक्क कन्भर्ट गरिहाल्नुहोस् वर्डबाट, पठाइहाल्नुहोस्। हामीलाई एकदम मजाले हँसाउन मन लागिरहेछ, जोक फुरिरहेछ, ट्याक्क टाइप गरेर पठाइहाल्नुहोस्। एकदम निराश हुनुहुन्छ, केसम्म मनमा पीडा छ, ट्याक्क टाइप गरेर पठाइदिइहाल्नुहोस्। धेरै खुसी हुनुभएको छ, के कारणले खुसी हुनुभयो ठ्याक्क पठाइदिइहाल्नुहोस्। अरू साथीहरू पनि खुसी हुनु पाउनुहुन्छ होइन। त्यस कारणले भनिन्छ नि, खुसी बाँड्यो भने डबल हुन्छ अरे, दुःख बाँड्यो भने आधा हुन्छ अरे। त्यस कारणले तपाईँसँग के छ मनमा यति बेला, दुःख छ भने सेयर गर्नुहोस् आधा भइहाल्ला, सुख छ भने झन् मजाले सेयर गर्नुहोस् झन् डबल होला होइन। त्यस कारणले मजाले सेयर गर्नुहोस्, मेसेज पठाउनुहोस्। त्यसमा अरू कुरा त हामी छँदैछौँ, मेसेज मजाले पढि नै हाल्छौँ होइन त। यति बेला अर्को मेसेज लिँदैछु म प्रोग्राममा। हाई सुमन्दा, के गर्दै हो, हाल खबर ठिक छ? बर पिपलको मुनि एउटा सानो गाउँ कविता हो मेरो नाउँ भनेर लेख्नु भएको छ। ल कहाँ छ त बर पिपलको मुनि सानो गाउँ? धेरैतिर छ बर पिपल त, कताको बर पिपल हो अब त्यो थाहा भएन, जताको भए पनि धेरै धेरै धन्यवाद कविताजीलाई। हाई दा, के छ खबर? आई एम प्रतिमान लामा तमाङ कनपा दुईबाट। फुलफुल छ कहाँ कहाँ, बास्ना आउँछ यहाँ, उनी छ कहाँ कहाँ, याद आउँछ यहाँ। ओके बादाई, कहिले लेख्नु भएको छ? अब टाढा भएपछि झन् गाढा हुन्छ अरे माया भन्ने सुन्यो हौ, त्यस कारणले तपाईँलाई पनि टाढाबाट बास्ना हररर उडेर आएको होला होइन। त्यस्तै हो, अर्को म्यासेज छ नजिक बनाउने माध्यम हामी छौँ नि, तपाईँ मजाले म्यासेज लेखेर पठाउनुहोस् न, किन आतिनु भएको छ। हेलो दा, साथमा छोटो जीवनको लामो सम्झना रे। ल साथमा छोटो जीवनको लामो सम्झना, अनि मामाम भयो त लेख्नु भएको छ, मामाम भइसक्यो। ह्याउ निवास तिन तलेबाट के लेख्नु भएको, हायु निवास लेख्नु भएको अरे, हायु निवास तिन तलेबाट। आई एम निरञ्जन हायु कामना, कोही साथी रिसाएको त छैन तर रिसाएको भए पनि सरी। ल ओके भाइ भनेर लेख्नु भएको छ। अब रिसाउँदाखेरि त सरीले भन्ने नै परिहाल्थ्यो, भनि नै हाल्नुहुन्थ्यो, तर चाहिँ आजकल चाहिँ आएर हावामा भन्नाले रिसाएकै कोही छैन तैपनि सरीले। ल कस्तो मजाको मान्छे होइन त, हो नरिसाइसकेको भएपछि किन धेरै सरी भनिरहनु मित्र, यति धेरै भन्नाले ठिकै हो कुरो त, तर यति धेरै नरम हुँदा नि फेरि अरूले चाहिँ हेप्छन् कि भन्ने डर के। अब गीत राखौँ भन्ने बेला आइसकेको छ यति बेला होइन, तपाईँ पनि अब मजाले हामी एउटा गीत सुनाउन गइरहेको छौँ, तपाईँलाई मजा आएको नयाँ गीत छ होइन, तपाईँ सुन्दै गर्नुहोस् अनि मेसेज पनि पठाउँदै गर्नुहोस्। मेसेज गर्नुको लागि त प्रोसेस उयो जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस्, लेख्नुहोस् मेसेज नेम एड्रेस, पठाउनुहोस् 37799 मजाले म्यासेज गर्दै गर्नुहोला। यति बेला तपाईँको लागि एउटा रमाइलो साङ्गीतिक आवाज राख्दैछु, त्योपछि आइहाल्छ टुप्लुक्क तपाईँको म्यासेज लिएर, कतै नजानु होला है त। सालु ती नजरैले छ्याप्पै डस्यो क्यारुन्तनी, सालु ती नजरैले छ्याप्पै डस्यो क्यारुन्तनी, मेरो पनि प्यासी नजर त्यतै बस्यो क्यारुन्तनी, क्यारुन क्यारुन मुस्कान कोती, मुस्कान को Eu quero um tani. Quero um, quero um, quero um tani. Quero um, quero um, quero um, quero um, quero um, quero um, quero um, quero um, quero um tani. क्यारम त नि है क्यारम त अब म पनि यस्तै छ अब म त के गर्नु अब यहाँ आइसकेपछि तपाईँको रमाइला रमाइला मेसेजहरू पढ्ने हो तपाईँका चाहिँ डेडिकेसनहरू तपाईँका चाहिँ विसेसहरू चाहिँ के छ त्यो कुराहरूलाई टक्क सेयर गर्ने हो सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्जमा प्रोग्राम एसएमएस 92 आवाज हो सुमन बरालको टेक्निकली सपोर्ट छ अञ्जन राणाको अनि तपाईँ सम्पूर्ण साथीहरूको साथ डाँडापाखा हिमाल तराई पहाड जहाँ भए पनि मजाले सुनिदिनु भएको छ रमिदिनु भएको छ मजाले मेसेज गरिदिनु भएको छ योभन्दा ठुलो कुरो मलाई अरू क्या हुन्छ र होइन त्यस कारणले मलाई यति बेला क्यारम भन्ने कुरै छैन मजाले मेसेज पढिरहेको छु अलिकता रमाइलो चाहिँ एउटा मेसेज प्राप्त भएको छ यति बेला क्या हो अरू किन ढिला कुरा गरेर नै सरासर मेसेजतर्फै गइहालौँ भन्दा हुँदै तपाईँलाई एउटा फेरि एकचोटि मेसेज पठाउने चाहिँ तरिका दिन चाहन्छु एसडिएस टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् मजाले मेसेज नेम एड्रेस टाइप गरेर पठाइदिनुहोस् 37799 मेसेज छ प्रिय तिमीले चुम्ने गालामा दारी नै दारी छ यो वा वा वा प्रिय तिमीले चुम्ने गालामा दारी नै दारी छ अहिलेसम्म कुनै केटी नपटिए पनि प्रयास भने जारी छ रमाइलो छ रमाइलो एकदम ल जारी गरिराख्नुहोस् होइन कुनै न कुनै बेला त पक्कै पनि तपाईँको प्रयास सफल भइ नै हाल्छ अब नाम भने लेख्नु भएको छैन किन अलिकति डराउनु भयो कि क्या हो र लास्टमा चाहिँ तपाईँको मोबाइल नम्बर चाहिँ 308 हुने साथीको चाहिँ यो मेसेज हो अब जे भने रमाइलो लाग्यो धन्यवाद छ मेसेज यस्तै गरी पठाउँदै गर्नु होला है त हाई दा के छ तपाईँको खबर दा मेरो लोभली मामा लेख्नु भएछ आज चाहिँ लोभली मामा अनि सानीलाई पनि मिस यु भनिदिनु ल दा म मरिन डाँडीबाट शिला मगर नि भनेर लेख्नु भएको छ है मगर लास्टमा निचै छुट्टै लेख्नु भएको क्या मैले चाहिँ पढ्दाखेरि एकचोटि मगर नि भयो होइन शिला मगर भनेर अनि हो नि भनेर त्यो नि मात्र त्यस्तो के कति राम्रो आँगनीमा गुलाबको बोट है कति राम्रो आँगनीमा गुलाबको बोट सारे तिम्रो राम्रो लाग्यो मलाई सुमन्दाको स्माइल दिने ओठ ओएमजी के हो यस्तो हाई द आई एम सुशील फ्रम मरिन जयमङ्गल माई फ्रेन्स सुनिता अस्मिता मुना विदाता उमा सरोज एन्ड माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिन्छु भन्दछु स्विट ड्रिम भन्नु लेख्नु भएको छ लास्टमा चाहिँ होइन थ्याङ्क यू सो मच मित्रजी मैले यहाँभन्दा अरू केही भरिनँ म्यासेज चाहिँ पठाउँदै गर्नु होला गौमतीको स्टुडेन्ट हुँ अहिले मेरो के लेख्नु भएको छ अहिले मेरो शुभ नेम ए आलिया आलिया अह गौमतीको स्टुडेन्ट हुँ आलिया मेरो शुभ नाम सिन्धुली मेरो जन्म स्थान मरिन खोला हो मेरो गाउँ हेलो सुमन एन्ड अन्जान ब्रो हाउ आर यु लेख्नु भएको छ वी अल आर भेरी फाइन इट्स मी आलिया माझी फ्रम रातमाटा माई अल फ्रेन्ड्स स्पेसल कुसुम रोसिका र सुप्रिमालाई लभ यु टु है के लेख्नु भयो एन्ड यु टु लेख्नु भएको रहेछ यु टुलाई भनेर लेख्नु भएको रहेछ होइन हजुर लभ यु टु देखिन्छु के भएर आँखा भनी एकदम तिर्मिरहेछ यार हो त्यस्तो त्यस्तो लेख्नुहुन्छ त्यो सर र पढ्दै गएको त्यस्तो युट्युबलाई पनि लेख्नु भएको छ मिस यु माई मम र सिस अनुपालाई लभ एन्ड गुड नाइट ह्याभ अ स्विट ड्रिम पनि लेख्नु भएको छ थ्याङ्क यू सो मच आलियाजी आलिया पछाडि भात त होइन माझी हो होइन फुलै फुलको भए पनि भातभन्दा कमी हुनुहुन्न होला कम हुनुहुन्न होला आलिया माझीजी पनि होइन थ्याङ्क यू सो मच म्यासेज भने पठाउँदै गर्नुहोस् फुलै फुलको माझमा तिम्रो तस्बिर सजाउँला फुलै फुलको माझमा तिम्रो तस्बिर सजाउँला चोखो माया देव प्रिय जीवनसाथी बनाउँला म भिडिसीबाट कुन भिडिसी हो त भिडिसीबाट प्रशान्त घोले हालसरलाई माछु मेरो साथी अञ्जना थिङलाई लभ यु र रविन बमजनलाई हिमाल घिसिङलाई किसियु अनि अस्मिता प्रजन सुजिता समीक्षा शर्मिला सरुनालाई मिस्यु अरूलाई चाहिँ 9807600070 प्लिज कल मी भन्छु है दा ओके गुड नाइट भनेर लेख्नुहोस् थ्याङ्क यू सो मच भिडिसीबाट पठाउनु भयो प्रशान्तजी कुन भिडिसी हो थाहा भएन है हाई दा खाना भयो दा मेरो मनको साथी सुलाई 143 भनिदिनु ल लेख्नु भएको छ आई एम फ्रम रानीचुरी टु सिरु डाँडाबाट सबिन श्रेष्ठ बाई है भनेर लेख्नु भएको छ ल थ्याङ्क यू सो मच बाई है त अर्को म्यासेज छ आइएमको याद गर युआरको सम्झना है आइएमको याद गर युआरको सम्झना ह्याप्पी रहोस् एसएमएस 92 दिस इज माई शुभकामना दसैँको है सुमन दा के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ खाना भयो अञ्जन दाको के छ नि अञ्जनको पनि एकदम ठिकठाक छ अब बस्ने सङ्घ दा हजुरहरू दुवैजनाको लागि र मेरो घर परिवारको लागि मेरो लभली मामा माइजूको लागि सुनाउँछु ल दा मेरो साथीहरूलाई मिस यु एन्ड लभ यु भनिदिनु ल ओके बाई गुड नाइट भनेर लेख्नु भएको छ मैले नाइ भन्ने त कहिले आजसम्म के चाहिँ नाइ भन्ने भनेको छु र होइन तपाईँहरूले भन्नुभएको कुराहरू सो मजाले म्यासेज लेखेर पठाउनुहोस् मजाले हाँसी हाँसी पढिदिन्छु त्यसमा कुनै डाउट छैन अर्को म्यासेज छ नमस्ते दाई तिन कन्याबाट सपना श्रेष्ठ अब बज्ने गीत मेरो बुबा मम्मी बुनु रिता भावना कविता र दाई राजुलाई पनि गुड नाइट बाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच म्यासेजको लागि फेरि फेरि पनि म्यासेज पढ्न पाइयोस् अर्को म्यासेज छ सुमन्दाको भोइस राम्रो अञ्जनको हाँसो वाह वाह वाह यो चाहिँ सही कुरो गर्नुभयो कि जस्तो लाग्यो मलाई चाहिँ सुमन्दाको भोइस राम्रो अञ्जन दाको हाँसो सुमन दाईको फेसन देख्दा गयो सम्झनाको सातो रे ओएमजी फेसन मेरो त्यस्तो फेसन के रहेछ त पुरै सातो जाने किसिमको अब यो अलिअलि भएको चुस्छ बोकेदारी थियो पनि बिहान सरले पारेर आयो के देखेर सातो गयो त्यो चाहिँ मलाई अलिकति थाहा भएन सुबन्दा नमस्कार के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ न्यू खबरमा पनि भयो त दा सम टेक्स्ट मिसिङ भनेर आएको छ है लास्टमा त अब आफैले टाइप गर्नुभएको कि यहाँ चाहिँ त्यस्तो भनेर आएको छ सम टेक्स्ट मिसिङ बाकी छ तपाईँ के वर्डहरू छ यहाँनिरबाट गायब भएन त्यस कारणले फेरि म्यासेज पठाउनु होला सम्झनाजी मात्र सम्झना चाहिँ माथि सम्झनाको सातो गयो भनेर लेख्नु भएको छ त्यही भएर मैले सम्झना भने हौँ होइन नाम के हो थर्के हो घर कहाँ हो त्यो कुरो चाहिँ मलाई यहाँनिर चाहिँ म्यासेजमा थाहा भएन अर्को म्यासेज छ हाई एस दाई के छ हौ आई एम पवि प्रतिमान लामा तामाङ कनपा दुईबाट जिएफ बनाउने रहर हुँदैन तर नबनाएको प्रहर हुँदैन जिएफ बनाउने रहर हुँदैन तर नबनाएको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ तरुनी नपाइने सहर हुँदैन बिचरा कति ठुलो पीडामा हुनुहुँदो रहेछ हाम्रो मित्र केहरू तपाईँलाई ल्याउनु पर्ने रहेछ यताभित्र अनि थाहा हुन्थ्यो होइन ठिकै छ जे भए पनि अब रमाइलो होला जिन्दगी अर्को मेसेज छ, फुल भए फुलिदिन्थे काँडा भएछु, फुल भए फुलिदिन्थे काँडा भएछु, धनी भए तिमीसँग माया गर्थे तर गरिब भएछु। किन गरिब भएर चाहिँ माया गर्न नमिल्ने भन्ने हुन्छ र? हाइदा खाना भयो त हजुरको लेख्नु भएको छ, खाना के भइसक्यो जस्तो लागेको छ, यसो सम्झेर ल्याउँदाखेरि फेरि भोक लाग्न थालिसक्यो, के हो भएको कि नभएको थाहा पत्तो होइन। अनि फ्यान फाइन हो लेख्नु भएको चाहिँ, फाइन अलग्यो, हाफ हाफ फाइन हो। म मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा, बीलाई लभ यु काली रे, ल आम्बोटेबाट, आम्बोटेबाट के हो त यार यो, पुस्कार लेख्नुभयो कि पुकास लेख्नुभयो कि PUCASS लेख्नुभएको छ है, पुकास मगर त होला नि, कि त पुस्कार लेख्दाखेरि त दा दुई टाइप भयो कि। ओके दा बाई सी यु अगेन लेख्नुभएको छ, थ्याङ्क यू सो मच मगरजी, आम्बोटेको मित्र। अब तपाईँको मेसेज आज फर्स्ट टाइम आज जस्तो लागेको छ, आम्बोटे चाहिँबाट अरू अरू साथीको त आज जस्तो लागेको थियो होइन, ठिकै छ, फेरि फेरि मेसेज गर्दै गर्नु होला मजाले। अर्को मेसेज छ, जिन्दगीको गोरेटोमा एउटा साथी रोजेको छु, जिन्दगीको गोरेटोमा एउटा साथी रोजेको छु, झुटो होइन तिम्रो कसम तिमीलाई रोजेको छु, दा आई एम अञ्जना थिङ मरिन महेशोता, दा अब बज्ने सङ, म मेरो मम्मी बाबा एन्ड अल फ्यामिली र मेरो एफडी, एफडी भने चाहिँ के आयो फेरि होइन, सन्जिता फ्रेन्ड लेख्नुभयो होला, सन्जिता सृजना लासाङ निर्मला सविता दुर्गा सावित्रा सुस्मितालाई मिस यु भनिदिनु दा, एन्ड विशेष गरी मेरो मनको साथी बिकेलाई, बिकेलाई भन्दै छुट्टिन्छु भन्नुहोस् न, बिकेलाई के भन्ने हो त, छुट्टिन्छु बाई गुड नाइट दा भनेर लेख्नुभएको छ। अब के भन्नुभयो त्यो कुरो चाहिँ अब थाहा भएन, उहाँले बुझिसक्नु भएको छ, अब तपाईँको मनको कुरा उताबाट मनबाट बुझिदिएपछि किन भनिरहनु पर्ने आवश्यकता पनि त भएन नि होइन। जे भए पनि धन्यवाद, फेरि फेरि पनि मजाले म्यासेज पढ्नु भयो। यति बेला अर्को म्यासेज, हाई सुमन ब्रो, आई एम ज्योति बल मकवानपुरबाट, अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल, ओके बाई भनेर लेख्नुभएको छ। हस् ज्योतिजी, मैले भनिदिइसकेँ मकवानपुरबाट हो तपाईँको म्यासेज, तपाईँले सबै साथीहरूलाई धेरै धेरै मिस गर्नुभएको छ, मैले भनिदिइसकेँ है त। ओएमजी दा, हजुरको हाँसो चाहिँ हो कि, एकै तारीमा 100 केटी पट्टिने, हा हा हा, अहिले चाहिँ झुरै लाग्यो यार मलाई यो कुरा सुन्दा पनि, दा जस्ट जोकिङ के, ए ल, म सन्दीपा हो कि फ्रम रायडी, ओके बाई दा, अञ्जन दालाई मिसिस एन्ड हजुरलाई पनि है भनेर लेख्नुहोस्, थ्याङ्क यू सो मच सन्दीपाजीलाई, धेरै धेरै धन्यवाद, फेरि फेरि म्यासेज गर्दै गर्नुहोला यस्तो रमाइलो, ओ थ्याङ्क यू, स्पेसल आयो उतातिरबाट हो फेरि मैले त होइन त्यो। अर्को मेसेज आयो, हाई ब्रो व्हाट्सअप लेख्नु भएको छ, इट्स मी अरुणा सुयाल फ्रम पानी ट्याङ्की, सुयाल भने चाहिँ कस्तो आयो क्या यो कास्ट, फुयाल भन्ने त सुनेको थिएँ, रिस उठेर फुयाल सुयाल भन्नु लेख्न थाल्नुभयो, के हो कुरै बुझ्न गाह्रो, किसीको हिन्दी भनेपछि आफूलाई फेरि अलिक पढ्नै गाह्रो पर्छ, के हो किसीको नाप्ने से जिन्दगी खतम नहीं होती, लेकिन किसीको तिमीलाई पुराण पढाए जस्तो लाग्यो क्या, मजाले हाँस्यो उतातिर चाहिँ अन्धन भाइ होइन, अब के हो अब पढ्न आउँदैन आफूलाई हिन्दी अलि राम्रो छ, किसीको ए नपाने से भनेर लेख्नु भएको रहेछ, अब एकै ठाउँ लेख्नु भएको छ, अनि म त नाप्ने से भनेर पढिदिएर के गर्नु है तरिका, किसीको नपाने से जिन्दगी खतम नहीं होती, लेकिन किसीको पाकर खो गाह्रो परो गाह्रो परो खो दे रहेछ कुछ कुछ बाँकी भी नहीं रहा था, मलाई ब्रो हजुरको प्रोग्राम लास्ट मनपर्छ, यही कुरालाई नेपालीबाट लेखिदिनु भयो कति मजा आउँथ्यो हेर्नुहोस् त, न मैले बुझेँ न अर्कोले बुझ्यो, के गर्नु यहाँ पुरै हाँसोको पात्र भयो, ठिकै छ अब के गर्ने, हजुरको बोलीको त झन् म फ्यान नै हुँ, ओके ब्रो बाई एन्ड ह्याभ अ स्विट ड्रिम भनेर लेख्नु भएको, सुनिहाल्दी तपाईँलाई थ्याङ्क यू सो मच, यति मजाले म्यासेज लेखिदिनु भएको छ, तर म्यासेज त फर्स्ट टाइम सुन्न पाइयो पढ्न पाइयो, भरे भोलि पनि म्यासेज पढ्दै गर्नु होला, बाई बाई भन्ने बेला आइसकेको छ, जाँदा जाँदा एउटा चाहिँ एक दुईवटा म्यासेज म भ्याइहाल्छु। ह्याप्पी एजुकेसन डे, हाई डे है सुमन दा एन्ड अञ्चन दा, ल भोलि होइन एजुकेसन डे, ल ठिक छ, एजुकेसन डे भन्दा पनि समथिङ इन्टरनेसनल लिटरेसी डे होला सायद होइन, जे भए पनि तपाईँहरू पनि मजाले मनाउनु होला मजाले, थ्याङ्क यू सो मच। अनि यहाँ के लेख्नु भएको छ, माई अल फ्रेन्ड्स दोज हु लिसन लाइक अर लभ दिस प्रोग्राम फ्रम फर देम अल्सो, मि सन्दीपा फ्रम रायडी हो के, ल ओके बाई दा सिभिलेसन भन्नुभएको छ, थ्याङ्क यू सो मच, कति बाई बाई भन्दा यार बाई भन्दैछु अब, हाई इट्स मि सुरेन्द्र बमजन फ्रम अमले टुनी भन्ज्याङ, आई वान से टु माई ड्रिम्स, ए डियर्स लेख्नु भएको टु माई डियर्स मिस यु एन्ड किस यु डियर केपी ग्रिन्स, सानु तामाङ एन्ड स्लिल एसएलआई लेख्नु भएको छ है. स्ली लामा लभ यु सो मच बाई भनेर लेख्नु भएको छ. ल अब यहाँ भन्दा धेरै चाहिँ धेरै नचापौँ होला होइन, चाप्दा चाप्दै फेरि अब गाह्रो पर्न सक्छ. म्यासेज आजलाई यति नै गरेँ, बाँकी म्यासेजहरू लिएर अर्को दिन फेरि पनि उपस्थित हुनेछु. तपाईँ मेरो म्यासेज मजाले पठाउँदै गर्नु होला. म्यासेज पठाउनको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, म्यासेज लेख्नुहोस्, नेम एड्रेस सबै लेखेर पठाइदिनुहोस् 37799. यति बेलासम्म सुनिदिने भयो, थ्याङ्क्स अ लट टेक्निकल सपोर्टको लागि. अञ्जललाई पनि थ्याङ्क्स अ लट. जसको म्यासेज आज पढ्यो उहाँहरू खुसी हुनुहुन्छ, जसको म्यासेज आएर दुःख नमान्नु होला किनकि हामीसँग एकदम सुरक्षित छ. सो अर्को प्रोग्राममा आउँदा तपाईँकै म्यासेज आउन सक्छ सुरुमै, सो मजाले सुनेर साथ दिनुहोला भन्दै आजको प्रोग्रामबाट आवाज स्मार्टफोन्स सुमन बराल छुट्टिए. नमस्ते, बाइ बाइ. Just open my life.